सागर माथा हालको सप्त तुलसी ठुलो भन्छन् सागरमा थालको हर पलर चाहिँ हिजो आज सानो तिम्रै झल्को झल्को झल्को झल्को हे मायालु हजारा माइक्रो चढी सार जाउँ माया रामपुरको बजार सिया खान छपाइला माया लाउन धर सिया खान छपाइला माया लाउन धर सानो तिमीलाई पाइन भने जान्छ मेरो कारण कारण कारण कारण हे मायालु हजारा माइक्रो चढी सरार जाउँ माया धरनको बजारा माइक्रो चढी सरार जाउँ माया